أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم حمدا لفاتر لكل الصلاة على خاتم الرسل اللهم صل على سيدنا محمد وعلى آل محمد وبارك وسلم عليه. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع کھجور کے فوائد ہیں. گو کہ کھجور کی نسبت پاکستان میں رمضان کے ساتھ جڑی ہوئی ہے اور لوگ نابلد ہیں اس کے فوائد سے. وہ یہ سمجھتے ہیں کہ بس اسے رمضان میں مجبوری کی طور پہ استعمال کیا جائے، بس یہیں تک کھجور کے فوائد ہمارے علم میں زیادہ تر لوگوں کے ہیں. کھجور اللہ رب العالمین کی وہ نعمت ہے کہ اگر ہم اس کے فوائد کو جمع کریں تو ہمیں پوری ایک کتاب کی ضرورت ہے. اور مختصراً آپ سے عرض کروں گا کہ سب سے پہلے سر سے شروع کرتے ہیں کہ دماغ کے اندر جو چیزیں ہوتی ہیں دماغ کی قوت کے لیے، اعصابی نظام کے لیے کھجور بڑی عمدہ ٹونک ہے. اگر اس کو بادام کے ساتھ استعمال کیا جائے تو یہ دماغ میں قوت بھی دیتا ہے اور دماغ کی فروتنی بھی کرتا ہے. اور وہ لوگ جو حفظہ ہوتے ہیں، بچے، جو لوگ یاد کرنے کی چیزیں، چاہے وہ بڑے بڑے سائنٹسٹ ہوں یا بڑے بڑے کیمسٹری دان ہوں، ان سب کے لیے اگر آپ بادام اور کھجور کا استعمال اس طرح کریں کہ کھجور کی گٹھلی نکال کے اس میں ایک ایک بادام رکھ دیں اور صبح ناشتے کا جوس بنا لیں کہ 7 کھجوریں اور 7 بادام صبح کھائیں، تو آپ کے پرانے نزلے کا بھی، اعصابی نظام کا بھی، آپ کے میموری سسٹم کا بھی، یہاں تک کہ آپ کی نظروں کے لیے بھی یہ بہترین ٹونک ہے. اگر آپ کو اس انداز سے پسند نہیں ہے تو آپ کھجور لے لیجئے 250 گرام، بادام لے لیجئے 250 گرام، چھوٹی الائچی کے دانے لے لیجئے تقریباً 25 گرام. ان تینوں کو اچھی طریقے سے پیس لیجئے اور شہد میں مربے کی طرح بنا کے اسے ڈبل روٹی میں یا سلائس میں اس طریقے سے لگا کر آپ ناشتے کا جوس بنا لیجئے. اور اس کا کمال صرف 12 دن کے اندر آپ دیکھیے کہ اس کا کمال کیا ہوگا، اسے کر کے آپ دیکھیے. اسی طریقے سے عموماً نزلہ، کھانسی، دمہ اور آج کل استما کا جو مسئلہ ہوا ہوا ہے اس کے لیے بھی کھجور ایک بہترین دوا ہے. کھجور کو لیجئے اور اس کے بعد اس کے پیسٹ سا بنا لیجئے، تھوڑے سے معمولی سے مکھن لیجئے، اس کا بگار ڈالیے، اس میں 12 کھجوریں ڈال دیجئے اور اس میں معمولی سی جو ہے کالی مرچ کی 2 چٹکی ڈال دیجئے اور ایک حلوہ سا چھوٹا سا بن جائے گا ہر قسم کے دمے کے لیے، کھانسی کے لیے اور آپ کے جو ازما ہو جاتا ہے اس کے لیے یہ بہترین دوا بن جاتی ہے. اسی طریقے سے اگر ہم گلے کی بات کر رہے ہیں تو اس میں خشونت ہو جاتی ہے، اس میں عموماً خشکی ہو جاتی ہے، تو اس کے لیے عموماً جو سوکھا کھجور ہوتا ہے وہ پانی میں ابال کر استعمال کیا جائے. اس میں نر چھوارا بھی ہوتا ہے، اس میں نر چھوارے 12 عدد لے لیے جائیں، 1 کلو دودھ میں اتنے پکائے جائیں کہ وہ بالکل نرم ہو جائیں. نرم ہونے کے بعد اسے جو ہے آپ طاقت کے لیے بھی استعمال کر سکتے ہیں، گلے کی خشونت کے لیے، کھانسی کے لیے، طاقت کے لیے، تمام چیزوں کے لیے اس کو استعمال کر سکتے ہیں. اسی طریقے سے سینے میں جو سب سے اہم چیز ہے وہ ہمارا دل ہے. دل کے لیے نبی پاک صلی اللہ علیہ وسلم کی بتائی ہوئی طب نبوی کی چیز جو ہے وہ ہمارے علم میں ہے، سب لوگ اس کو جانتے ہیں. اور اس کا جو بہترین طریقہ ہے کہ 7 کھجوریں لے لی جائیں اور اس 7 کھجوروں کو اپنے ہاتھ میں لے کے درود شریف پڑھا جائے اور اس کے بعد اس کو گٹھلیاں الگ کر کے اسی گٹھلیوں کو توے میں بھون لیجئے اور بھوننے کے بعد اس پیسٹ کے ساتھ کھائیے. یہ ضروری ہے کہ اس کو کھجور کو اپنی ہاتھوں میں لیں اور نبی اکرم صلی اللہ علیہ وسلم کے اوپر درود بھیجیں، اس کے بعد یہ کھجوریں کھائیں تو یہ آپ کا جو ہے پیسٹ کہلائے گا، چاہے وہ اجوا پیسٹ کہلائے یا وہ پھر کھجور کا پیسٹ کہلائے. تو یہ سہولت کے لیے چونکہ بازار میں بھی ملتا ہے وہ بھی ٹھیک، لیکن بہتر یہ ہے کہ اس طریقے سے کیا جائے. اس کے بعد پھر آپ آئیے کہ آپ کے جگر کے لیے اور گردے کے لیے، وہ لوگ جن کے گردے میں پتھری ہے، وہ لوگ جن کے جگر کے معاملات ہیں، ان کے لیے آپ اس طریقے سے کریں کہ اس کو لیجئے اور تھوڑے سے 7 کھجور رات کو پانی میں بھگا دیجئے اور بھگانے کے بعد صبح اس کو ابال کر اور چھان کر اس کا جوشاندہ پینا ہے. وہ لوگ جو کہ گردے کے مریض ہیں، इसका जोशांदा पिएँ, वो लोग जो कि जिगर के मरीज़ हैं उनके लिए भी ये बड़ा उम्दा चीज़ है। इसी तरीके से सबसे उम्दा चीज़ मैं आपको बताऊं, वो लोग जो कि प्रेग्नेंट ख़वातीन हैं, वो ख़वातीन जो कि प्रेग्नेंट हैं, वो जो हमल से हैं, उनके लिए खजूर जो एक दवा है, उनका पहले महीने से लेके 8वें महीने तक यानी कि 8 महीने तक रोज़ाना 3 खजूरों का इस्तेमाल सुबह करें और शाम को 3 खजूरों का इस्तेमाल ककड़ी के साथ करें या खीरे के साथ करें, लेकिन सुबह का सिर्फ 3 खजूर का इस्तेमाल करें। और ये हर किस्म की प्रॉब्लम, बच्चों को खूबसूरत बनाना, बच्चों की सेहत के लिए, जो हामला ख़वातीन के जो बच्चे होते हैं उनके लिए, मतलब ये कि ये प्रेगनेंसी ड्यूरिंग द प्रेगनेंसी फ्रॉम द फर्स्ट मंथ टू 8 मंथ, 8वें महीने में जाकर उसको ख़त्म कर दीजिए, उसको इस्तेमाल मत कीजिए। तो ये हामला ख़वातीन के लिए एक बेहतरीन टॉनिक है, आपको किसी भी किस्म की आयरन की टैबलेट की भी ज़रूरत नहीं पड़ेगी। याद रखिए कि इसके अंदर मैग्नीशियम, इसमें आयरन की एक मिकदार है, इसमें कई ऐसी चीज़ें मौजूद हैं कि जो हामला खातून के लिए एक टॉनिक बन जाती हैं। इसी तरीके से वो अफराद जो कि बहुत ज़्यादा सोजिश, अल्सर और इसके मरीज़ हैं, उनके लिए भी इसमें बेहतरीन दवा है कि इसको आप लीजिए, तकरीबन 7 खजूरें लीजिए और इसे जो है हरा धनिया थोड़ा सा अगर मिल जाता है, हरा धनिया थोड़ा सा इसमें डाल के और उसको पानी में अच्छी तरीके से उबालिए। उबालने के बाद इसका जोशांदा पीने से तेजाबियत, एसिडिटी बिल्कुल ख़त्म हो जाती है। वो लोग जो कि मेदे के अल्सर के शिकार हैं उनके लिए, और वो लोग जो कि आँतों की सोजिश का शिकार है उनके लिए भी यही जोशांदा जो है आप उबालिए और इसको इस्तेमाल कीजिए। और इसी तरीके से वो खजूर जो कि नए आते हैं जिसे हम खज्जी कहते हैं, वो भी सेहत के लिए बहुत उम्दा चीज़ है। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने इसे पसंद फरमाया कि जो आपके जो सूखे खजूर होते हैं, जो पुराने खजूर होते हैं, वो कोई भी ले लें और उसके बाद उसमें ताज़ा खजूर दोनों को मिलाकर खाने से आप सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा हिदायत की, और सेहत के लिए एक बहुत उम्दा टॉनिक भी हो जाता है। इसी तरीके से अनार का मौसम है, अनार के मौसम में अनार का एक गिलास जूस लीजिए और उसके साथ 3 खजूरें आप सुबह खाएं, 3 खजूरें शाम, और सिर्फ आप 2 हफ्ते में इसका रिज़ल्ट देखिएगा कि यह आपके जिगर के लिए अच्छा है, आपके रंग को खूबसूरत कर देगा, आपके बालों के लिए उम्दा टॉनिक है, आपके जिगर के लिए उम्दा चीज़ है, आपकी तेजाबियत को ख़त्म करता है, आपके मैदे की सोजिश के लिए मुख्तलिफ दुनिया की दवाएँ इस्तेमाल करते हैं, लेकिन आप ये इस्तेमाल करके देखिए कि आप अनार का एक गिलास जूस और उसके अलावा फिर 3 खजूरें आप उसके साथ खाइए और इसका कमाल आप देखिए कि ये क्या कमाल की दवा है और अल्लाह ताला की क्या नेमत है कि इसके फवाइद जो है आप देखकर हैरान रह जाएंगे कि हम वो अल्लाह ताला की नेमत जो कि हमारे पाकिस्तान में मौजूद है, और पाकिस्तान में सक्खर और सिंध के कई इलाकों में, बलूचिस्तान में इतनी ज़बरदस्त फसल होती है और इतनी कम कीमत के अंदर पाकिस्तान में खजूर अवेलेबल है, आप वो खजूर इस्तेमाल करें, अल्लाह ताला ने उसमें भी वही शिफा रखी है, क्योंकि ये पाकिस्तान में खसूसी तौर पे बहुत अच्छी फसल भी होती है, इसका इस्तेमाल करें और इसे अपना जूस बना लें। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जिस घर के दस्तरखान में या जिस घर के अंदर खजूर होगी उस घर में भूख और अफलास नहीं आएगा। तो ये इस नियत से अपने घर के अंदर रखिए, अपने टेबल पे, अपने दस्तरखान पे रखिए कि खजूर होना बहुत ज़रूरी है। बच्चों को इसका मिल्क शेक देने से उनके अंदर इतनी तवानाई आती है कि सुबह के वक्त अगर आप खजूर का शेक बनाकर देते हैं और उसमें बादाम का इजाफा कर लेते हैं तो वो उनके पूरे दिन के लिए नरिशमेंट रहती है, आप पूरे दिन के लिए टॉनिक है। अगर आप बच्चे को एक गिलास सुबह नाश्ते में ये दे देते हैं तो उसको लंच बॉक्स देने की भी, माफ़ कीजिए, ज़रूरत नहीं है। आप सिर्फ सुबह के वक्त बच्चों को एक गिलास जो है खजूर का शेक दीजिए। खजूर में इसमें कोई किस्म, कोई अकसाम नहीं, बस खजूर होनी चाहिए, जो डेट्स होती हैं वो होनी चाहिए, ज़रूरी नहीं कि वो इम्पोर्टेड हो या बाहर के ममालिक की, हमारे पाकिस्तान की खजूरों का जो है इस्तेमाल जो है ज़्यादा किया जाए। इसी तरीके से जौ की रोटी जो है उसके साथ जो है इसका इस्तेमाल, ताकत का ख़जाना होता है, वो लोग जिनके जिस्म में दर्द रहता है, वो लोग जिनके घुटनों में दर्द रहता है या वो लोग के जिनको अमूमन बवासीर की भी शिकायत रहती है, वो खजूर और इंजीर के साथ जो है वो जौ की रोटी का इस्तेमाल करें तो आपके जिस्म के दर्द भी ख़त्म हो जाएंगे। आजकल चिकनगुनिया जो उसका दर्द है उसके लिए भी आप खजूर को जो है वो जौ की रोटी के साथ खाएं। सिर्फ जो है खजूर के अंदर दो चीज़ें हैं कि ये जब आशोब चशन या आँखों की बीमारियों उन दिनों में नहीं खाना चाहिए, और मुनक्का और अंगूर के साथ खजूर का इस्तेमाल नहीं करना चाहिए। आप इस वक्त हम छोटे से मुख्तसर से वक्फे की जानी पड़ रहे, मिलते हैं आपसे वक्फे के बाद। सलाम, अस्सलामु अलैकुम रहमतुल्लाह। वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हाजिर खिदमत है। हमारे पास एक कॉलर है, उनसे पहले बात कर लेते हैं। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम डॉक्टर साहब। जी शाजिया बात कर रही हूँ। कहाँ से? जी कराची से। जी फरमाइए। मेरे ये एलर्जी का बहुत है प्रॉब्लम ना, काफी अरसे से नाक में खारिश और कान में इस तरह से रहती है, छींके बहुत ज्यादा जैसे। हाँ हाँ हाँ, दवाई से भी जैसे नहीं आराम आता। एलर्जी कौन सी एलर्जी है? ये इसकी नजला खांसी की या किसी? हाँ जी नजला खांसी की ना। अच्छा, छींके बहुत ज्यादा छींके और नाक से पानी आना और इस तरह से आंखों में खारिश हो जाती है। बच्चा है छोटा है 2.5 साल का, इसको भी ऐसे ही है ना सेम ये। ठीक है, मैं आपको इंशाल्लाह बताता हूँ। बहुत शुक्रिया आपकी कॉल का। हमारे पास एक और कॉलर है, उनसे भी बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम अस्सलाम। कौन साहब कहाँ से? मैं नदीम बोल रहा हूँ जी, फैसलाबाद से। जी नदीम साहब, हकीम साहब वो मेरे अजीज हैं, कि उनकी अजीजा हैं, उनकी तकरीबन उम्र है 35। उनके नाम फमे मेदा और मेदा की पेन है जी। अच्छा अच्छा। हाँ जी, और बड़ी तकलीफ है उससे, पेन बहुत सख्त होती है, रोटी वगैरह नहीं खा सकते, लिक्विड पे मतलब है काफी दिनों से। अच्छा अच्छा। हाँ, ये मेहरबानी फरमाए था आपकी। मैं इंशाल्लाह आपको उसका जवाब देता हूँ। यहाँ पे एक और कॉलर है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम अचिन साहब। जी वालेकुम सलाम। कौन कहाँ से? मैं शाजिया बात कर रही हूँ रावलपिंडी से। रावलपिंडी। जी बेटी बोलो। सर मुझे ये पूछना था कि मैंने ना मेदे का टेस्ट कराया, मुझे मेरे गॉल ब्लैडर निकला हुआ है ना पिता, तो वो मुझे बड़ी बर्निंग होती थी, तो मेरा एच पाइलरी जो है ना वो पॉजिटिव आया है। अच्छा, तो उसके लिए अगर कोई बता सकते हैं, क्योंकि डॉक्टर्स को आपको पता है वो बहुत हाई एंटीबायोटिक कहते हैं, 14-15 दिन आपने खानी है। अच्छा, तो 3000 मिलीग्राम दिन की। आप ऐसा करें, मैं आपको इसका जवाब भी देता हूँ और कंट्रोल रूम से मेरा नंबर ले लीजिए, तो मैं पिंडी आऊँगा तो आपको इंशाल्लाह देख भी लूँगा, इनसे आप प्रोग्राम पूछ लीजिए मेरा। बहुत शुक्रिया। जी अस्सलाम वालेकुम। वालेकुम सलाम। बात कर रहा हूँ कहाँ से जी? जी सर। हेलो। जी जी आप सवाल बताइए। ये मेरे हाथ से क्लियर नहीं थी कॉल, वहाँ पे एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। जी वालेकुम सलाम सर, वकास बात कर रहा हूँ। मेरे चेहरे पे दाने हैं, वो खत्म नहीं हो रहे हैं। वकास आपकी उम्र कितनी है? टीवी की आवाज भी जरा बंद कीजिए। जी 23 साल। चेहरे पर दाने? जी खत्म नहीं हो रहे हैं। चलें ठीक है, मैं इंशाल्लाह आपको बताता हूँ। जी अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, यसरा बात कर रही हूँ कराची से। जी यसरा। बच्चे हैं, एक छोटी बच्ची है 3 साल की और एक 1.5 साल का बेटा है। उन दोनों को ना विटामिन डी की कमी है, उनको ना रिकेट्स बन गए और उनकी हड्डियां भी टांगों की मुड़ने लगी है, और विटामिन डी के इंजेक्शन लगवाए और पिलाए। अब मुझे लग रहा है कि शायद और मुड़ रहे हैं क्या, और मुड़ेंगे विटामिन डी के इंजेक्शन पिलाने के बाद, ये अब मैं क्या करूँ उनको? ठीक है, हमारे पास एक कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम। कौन कहाँ से? जी मैं रावलपिंडी से बात कर रही हूँ हकीम सर। मेरा काफी पुराना रेम का इन्फेक्शन था, काफी अच्छे अच्छे तकरीबन 22 साल थे, तो अब बहुत ज्यादा हो गया, ब्लड में भी हो गया, गुर्दों में, मसाने में और फेफड़ों में भी, डॉक्टर ने बताया है कि सांस की नाली में, मतलब सारे जिस्म में हो गया इन्फेक्शन। अच्छा जी, ब्लड में 84 आया ही है सार। आपकी एज कितनी है? जी मेरी 43। नाम बता दीजिए, पिंडी तो मैंने सुन लिया था। सोबिया। सोबिया, ठीक है जनाब। हाँ पास एक और कॉलर है, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम सलाम। जी कौन साहब कहाँ से? جی میں ذوالفقار بول رہا ہوں لاہور سے. جی جی بھائی فرمائیے. جی میں شوگر کا پیشنٹ ہوں, میری شوگر لیول جو ہے وہ 200 رہتا ہے, فاسٹنگ 50 کے قریب ہے, تو چاہے تو آپ کھجور کا استعمال میں کیسے کر سکتا ہوں. جی ٹھیک ہے جناب, میں بتاتا. ایک اور کالر ہمارے پاس ہیں. السلام علیکم ورحمۃ اللہ. جی السلام علیکم. وعلیکم السلام. میں نے کہا تھا کیا حال ہے جی, کون صاحب کہاں سے؟ میں صاحب ہمیش بات کر رہا ہوں. اچھا اچھا, آپ کیا سوال ہے بتائیے اویس صاحب. یرکان چلیں ٹھیک ہے, میں آپ کو بتاتا ہوں. جی آپ کو بہت بہت شکریہ آپ کی کال کا. ہمارے پاس ایک اور کال آ رہے ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب ٹھیک ٹھاک؟ کون صاحب کہاں سے؟ الحمدللہ میں محمد اسلم بات کر رہا ہوں حیدرآباد سے. جی سر ایکچولی میں ڈائبٹک بھی ہوں اور ہائپرٹینسو بھی ہوں. ٹھیک. میری ایج ہے 52. ٹھیک. میری ہارٹ بیٹ جو ہے ابو 80 رہتی ہے. اچھا ٹھیک ہے, اسی پرابلم کے بارے میں آپ سے پوچھنا تھا. چلیں ٹھیک ہے انشاءاللہ میں بتاتا ہوں. آپ پاس ایک اور کالر ہیں. جی السلام علیکم. السلام علیکم حکیم صاحب. وعلیکم السلام. کون کہاں سے؟ یہ میں جنگیرہ سے بات کر رہی ہوں. میں سیز مزید. جی سوال بتائیے. میری بیٹی کو تھیلیسیمیا ہے نا, بیماری ہے, تو اس کے لیے پوچھنا ہے. بیٹی کی عمر بتائیے. اس کی 6 سال ہے, کچھ 2-3 مہینے کام میں. اچھا ٹھیک ہے شیخ, میں آپ کو جواب دیتا ہوں. آپ پاس ایک اور کالر ہے. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب. کون صاحب کہاں سے؟ میں اسامہ فیصل آباد سے. جی اسامہ بتائیے. حکیم صاحب یہ دنگ گورا کرنے کے لیے کچھ بتانا. عمر کتنی ہے تمہاری؟ 20 سال. چلے ٹھیک ہے بتا دیتے ہیں آپ کو رنگ گورا کرنے کا. جی السلام علیکم. وعلیکم السلام سر. وہ نا میرے کو نا فون میں کالج ٹور بتایا. آپ کون بول رہی ہیں, کہاں سے؟ میں بول رہی ہوں کراچی سے. ماں ہم کراچی. کولیسٹرول ہے آپ کو؟ جی کولیسٹرول بڑھا ہوا ہے. ٹھیک. آپ پاس ایک اور کالر ہیں, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی وعلیکم السلام. کون صاحب کہاں سے؟ فیصلہ بول رہا ہوں کوئٹہ سے. کوئٹہ سے. جی جی اجن صاحب, میرا ساس کا جو نا جگر کا مسئلہ ہے, ویسے ہیپٹائٹس ہوئی بھی نہیں ہے, لیکن اس کا جو نا پیٹ میں پانی آیا ہوا ہے. عمر کتنی ہے؟ عمر 55 سال ہے. ایڈیما کب سے ان کو؟ جگر میں کوئی خرابی تو نہیں ہے ان کو؟ ڈاکٹر یہ بتا رہا ہے اس کا جو نا کلیجی جو نا خراب ہے. خراب تو ہے, ہیپیٹائٹس ہے اس کو یا سورائسز ہے یا کینسر ہو گیا کیا ہے؟ کچھ بھی نہیں ہے سر, نہ کینسر ہے نہ چیبی ہے نہ ہیپیٹائٹس ہے. اچھا اچھا جی جی اچھا ٹھیک ہے, میں اس کو دیکھتا ہوں. بس آپ کا ایڈیما کا مسئلہ ہے, انشاءاللہ آپ کو بتاتے ہیں. آپ پاس ایک اور کالر ہے. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ بہاول پور سے بات کر رہا ہوں, غلام قادر. جی غلام قادر صاحب فرمائیے. میرے والد صاحب کا دودھ نا تقریباً سال ہو گیا. جی والد صاحب کا کیا مسئلہ ہے؟ ودوتے نکلی ہوئی, پیشاب کا مسئلہ بنا دیتی ہیں, پیشاب رک جاتا ہے, چاول کھاتے ہیں اور گوشت کھاتے ہیں زیادہ ہو جاتی ہیں. ٹھیک ہے, پروسٹیٹ کا مسئلہ ہے, میں انشاءاللہ آپ کو بتاتا ہوں. آپ پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ سر جی میں جندو خان بول رہا ہوں سعودی عرب سے. جی فرمائیے. سر جی ہمیں کوئی طرح پاؤں میں الرجی ہے, بہت خارش ہوتا ہے اور ہاتھوں میں. اچھا تو بہت خارش ہے, ادھر کوئی دوائی بتا دے اچھی سی, اور مزدوری بھی کرنا ہے ادھر. اچھا اچھا نیم تو شاید سعودی عرب میں نہیں ہوتا. چلیں میں بتاتا ہوں آپ کو علاج بتاتا ہوں. بہت شکریہ آپ کا. جی ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. السلام علیکم. ہلو. جی السلام علیکم. کون صاحبہ کہاں سے؟ جی میں پشاور سے بات کر رہی ہوں. جی کون صاحبہ؟ جی کشور سلطانہ پشاور سے بات کر رہی ہوں. جی فرمائیے فرمائیے. جی میرا نا وزن زیادہ ہے لیکن ایج میری اتنی نہیں ہے, تقریباً 35 سال لگا لو اتنی میری مطلب عمر ہے, اور وزن میرا بڑا لیکن گھٹنوں پہ میرے سے وزن نہیں آ رہا. چلتی ہوں تو ٹانگوں میں بہت شدید درد ہوتی ہے, گھٹنوں میں بہت درد ہوتی ہے. آپ میریڈ ہیں, شادی شدہ ہیں, بچے ہیں؟ ہاں جی ہاں جی ہاں جی. اوکے جی بہت شکریہ. اصل میں آپ ٹی وی کا والیوم بند نہیں کرتے تو ہمارے کنٹرول روم کو بالکل آواز نہیں آتی. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ جی میں زروبی سے بات کر رہی ہوں. جی سائمہ میری بیٹی ہے 19 سال کی, اس کے چہرے پر داغ نکلے دھوپ کی وجہ سے, پتہ نہیں ہے کہ بہت علاج کیا لیکن وہ داغ ہلکے ہلکے نظر آتے. اچھا اور کوئی بات؟ جی نہیں. چلیں بہت شکریہ آپ کی کال کا. ہمارے پاس ایک اور کالر ہے, ان سے بھی بات کر لیتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی کون صاحبہ کہاں سے؟ لاہور سے بول رہی ہوں میں تلا. جی لاہور سے بول رہی ہیں آپ تلا؟ ہاں جی. بولیے کیا بات سوال کیجیے. میں یہ کہہ رہی ہوں کہ مجھے نا کافی سال ہو گیا کوئی برس کی بیماری ہے. برس کی ہے آپ کو بیماری؟ ہاں. ٹھیک ہے ان شاء اللہ آپ کو بتاتے. کالر ہیں ہمارے پاس, ہمارے پاس ایک کالر ہیں. جی السلام علیکم. آواز بند کیجیے ٹی وی کی آپ پہلے. ٹھیک ہے ٹھیک ہے. جی وعلیکم السلام. کون صاحبہ کہاں سے؟ محمد اسلم بات کر رہا ہوں میاں چنو سے. جی سوال بتائیے جناب. سر میرے جسم میں الرجی ہے. اچھا ہاں جی. یہ گرمیش سے الرجی ہوتی ہے. گرمیش سے جو بھی چیز میں گرم کھا لیتا ہوں اس سے زیادہ الرجی پھیل جاتی ہے. اچھا اچھا. ہاں خارش ہونے لگتی ہے, اس کا مہربانی کرتے مجھے علاج بتا دیں. ٹھیک ہے جناب. ٹھیک ہے. ریکارڈ آپ ریکارڈ کر رہے ہیں نا؟ جی ہولڈ رکھوں گا. ہے جی آواز مجھے نہیں آ رہی آپ کی. محمد اسلم ہمارے پاس ایک اور کالر ہے, ان سے بات کر لیتے ہیں. جی السلام علیکم. آواز. وعلیکم السلام. جی جی کون صاحب کہاں سے؟ ٹی وی کی آواز. ٹی وی کی آواز آپ مدھم کیجیے تاکہ ہمیں آپ کی آواز نظر. آپ ٹی وی کی آواز بند کر دیجیے. جی کون صاحب کہاں سے؟ جی میں عابد بات کر رہا ہوں سعودی عرب سے. جی جی فرمائیے. جی میرے ہاتھ پاؤں بہت سن ہو جاتے ہیں. آپ کو شوگر تو نہیں ہے؟ کچھ بھی نہیں ہے. شوگر بھی ٹیسٹ کرایا, کچھ بھی نہیں ہے. اچھا اچھا اچھا. اور کام کرتا ہوں تو کمر میں درد ہو جاتا ہے, ہاتھ پاؤں سن ہو جاتے ہیں. اچھا بہت مشکل ہے. عمر کتنی ہے آپ کی عابد صاحب؟ عمر میری 23 سال ہے. 23. چلیں ٹھیک ہے انشاءاللہ آپ کو جواب دیتے ہیں. آپ کی کال کا بہت بہت شکریہ ناظرین. ہمارے پاس خاصے کالر آج ہو گئے, انشاءاللہ اس کا جواب بھی دیں گے. یہاں پر ایک مختصر سے وقفے کی جانب ہم رکھتے ہیں, ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. وقفے کے بعد آپ کا میزبان حکیم سید عبد الباسط حاضر خدمت ہے. آج ہمارے پاس کال بہت زیادہ ہیں, کوشش کروں گا. شازیہ صاحبہ کراچی سے آپ نے الرجی کے بارے میں بتایا. دیکھو بیٹا میں نے آج ہی بتایا کہ الرجی کے لیے, دماغ کی قوت کے لیے کھجور بہت عمدہ چیز ہے. کھجور کا گابھا جو ہوتا ہے اس کو بناؤ جس میں پرانی کھجوریں اور نئی کھجوریں جو ان دونوں کو ملا کے اور اس کو اچھی طریقے سے دودھ میں یا پانی میں ابال کے اس کو صبح کے وقت کھاؤ. یہ الرجی کا بہترین علاج ہے. اور اسی طریقے سے جوشاندہ ہے, ये आप ले लें गुले बनफशा और बरगे बनफशा, इन दोनों को हम वज़न लेके इसको 5-5 ग्राम ले लीजिए और इसका जो है पानी आप यानी कि जोशांदा पीजिए। बड़ी उम्दा चीज़ है कलौंजी, इस सिलसिले में बहुत ही उम्दा चीज़ है कलौंजी का तेल मंगवा लीजिए और इसे जो है नाक में दोनों नथनों में लगा लीजिए। मैंने एक बड़ा तजुर्बा किया ज़ाती तौर पर, जब मैं पिछले 2 साल पहले बहुत ज़्यादा जो है वो डेंगू फैल गया था लाहौर में, उसमें तो उसमें हुआ ये कि जब मैं हॉस्पिटल्स जाता था लोगों को देखता था तो अब उसको मैं कैसे बचूं, मैं तो सिर्फ वो मास्क लोग लगा रहे थे, लेकिन मैंने किया ये कि मैंने कलौंजी का तेल दोनों अपनी नाक के नथनों में लगा लिया और उसके बाद जब मैंने मरीजों को देखा अल्हम्दुलिल्लाह किसी किस्म की एलर्जी नहीं हुई। फ्लू के ज़माने में जहाज़ों में या फिर उम्रे या हज पे आप लोग जाते हैं तो आप लोग वहाँ से बीमारियाँ पकड़ के लाते हैं, तो उस वक्त भी कलौंजी का तेल आप नाक में रोज़ाना लगा लिया कीजिए, सवाल ही पैदा नहीं होता आपको किसी किस्म का इन्फेक्शन हो जाए। ये अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की दी हुई बहुत बड़ी नेमत है कलौंजी, इसका इस्तेमाल आप कीजिए। नदीम साहब फैसलाबाद से इन्होंने सवाल किया, मैदे में बहुत ज़्यादा इनको फमे मैदे का मसला है, इसके लिए बड़ी इलायची के दाने 50 ग्राम ले लीजिए, मिश्री 100 ग्राम ले लीजिए, इन दोनों को अच्छी तरीके से पीस लीजिए और इसके बाद इसका इस्तेमाल जो है आप 1 चम्मच सुबह 1 चम्मच शाम कीजिए। इसी तरीके से एक शरबत बना लीजिए जिसे हम खीरा जो है उसे उबालिए, उबालने के बाद उसमें चीनी मिला के वो शरबत इस्तेमाल कीजिए, इससे आप देखेंगे इंशाल्लाह इस्लाह हो जाएगी आपके फमे मैदे का जो मसला है। कूड़ी का दर्द भी कहलाता है और इसमें सिकाई भी बहुत उम्दा रहती है कि आप जो है गुलेटेसू ले लें, उसको पानी में उबाल कर और उसकी पोटली सी बना के इस जगह पर सिकाई कीजिए, यानी कि इससे भी काफ़ी बेहतरीन रिजल्ट्स आते हैं। लेकिन बड़ी इलायची के दाने वाला नुस्खा भी आप इस्तेमाल कीजिए। शाजिया साहिबा पिंडी से हमारे पास थी, इन्होंने बताया एच पायलोरी का, एच पायलोरी के लिए जाहिर बात है कब आपको हुई थी, क्या है उसकी रिपोर्ट, उसकी परसेंटेज वगैरह देखनी होगी। इसके लिए आप ये कीजिए कि तुख्मे कनोचा आप 50 ग्राम ले लीजिए, आप इसी तरीके से तुख्मे रेहान आप 50 ग्राम ले लीजिए और ये जो सगबोल होता है मुसल्लम यानी कि सगबोल के दाने 50 ग्राम, तीनों चीज़ें 50-50 ग्राम लेके रख लीजिए और इसे जो है चाय का 1 चम्मच तीनों को मिक्स जो होता है उसको एक प्याली पानी में डाल दीजिए और उसका लुआब जब बन जाएगा तो वो लुआब पीना शुरू कीजिए। इससे बहुत मैंने इलाज किया एच पायलोरी का भी और उन लोगों का भी जो कि वीट एलर्जी वाले, उनके लिए भी ये बहुत उम्दा होता है। हमारे पास एक और कॉलर है, इन्होंने चेहरे के लिए कुछ पूछा था कि चेहरे पर दाने हैं और ये हमारे पास कॉल थी वकास साहब की, वकास साहब ने हमें कॉल की थी कि चेहरे पर दाने, इसमें आप ही कीजिए हब्बुल रिशात ले लीजिए, हब्बुल रिशात को पिसवा लीजिए और काला सिरका जो कि देसी सिरका होता है उसमें अच्छी तरीके से मिला के उन दागों पर लगाइए, इससे बहुत उम्दा रिज़ल्ट आता है। और इसी तरीके से थोड़ी सी दूध की जो बलाई होती है उसमें नींबू जो है अच्छा खासा डाल के एक वक्त वो लगाइए, एक वक्त वो लगाइए, इंशाल्लाह 3-4 दिन में ये मध्यम पड़ जाते हैं। इसी तरीके से हमारे पास कराची से युसरा साहिबा ने हमें फ़ोन किया, इन्होंने बच्चों के मुतालिक पूछा कि कमज़ोर हैं उनके लिए आप ये कीजिए कि सूजी का हलवा जो आप जो बनता है तो सूजी का हलवा जो अंदाज़ है उसको कीजिए, उसमें सिर्फ लौंग और इलायची का दाना और खजूर तीन चीज़ों का इजाफा कर दीजिए, जब वो उबल रहा हो तो ये तीन अदद इलायची डाल दीजिए, 3 अदद लौंग डाल दीजिए और 3 अदद इसमें खजूर गुठली निकाल के डाल दीजिए, ये बच्चों को खिलाइए। और इसके अलावा ककड़ी के मुतालिक ये है कि ककड़ी और खजूर को अगर मिलाकर खाया जाए तो वज़न बहुत बढ़ता है, तो ये आप इस कीजिए कि ककड़ी खजूर या खीरा उसको अच्छी तरह मेल्ट करके बच्चों को खिलाइए, इंशाल्लाह 2-3 हफ्ते में आपका पास सब रिज़ल्ट आ जाएगा। हमारे पास पिंडी से कॉल थी खुर्शीद साहिबा थे, इन्होंने बताया कि इनको सांस की एलर्जी है बहुत ज़्यादा, इन्फेक्शन गुर्दों में सब चीज़ें, इसमें पोलन एलर्जी वगैरह भी आ जाती है, कई आपके मसाइल हैं, लेकिन फौरी तौर पे आप 3 चीज़ों का इस्तेमाल कीजिए कि गुले बनफशा, बरगे बनफशा, कलौंजी, तीनों चीज़ों को आपने 5-5 ग्राम लेना है यानी कि 1-1 चमचे के बराबर कलौंजी और वो सब चीज़ें थोड़ी थोड़ी लेके 2 गिलास पानी में इतना उबालिए कि वो 1 गिलास रह जाए और उसके बाद उसको छान कर सुबह 1 गिलास, शाम 1 गिलास, یہ ہر قسم کے انفیکشن کے لیے بڑی عمدہ چیز ہے. ایسی یہ آپ لے لیں, اور اس کے ساتھ جو ہے صرف 2 گرام ہلدی تازی جو ہے, یا بازار سے ہلدی منگوا کے گھر پر پیسیے, اور اس کا جو ہے 1 چمچہ آپ صبح شام اس پانی کے ساتھ لیں گی تو انشاءاللہ آپ کے سارے انفیکشن بالکل صحیح ہو جائیں گے. لوور لنگس کے اندر بھی اگر انفلیمیشن ہے وہ بھی جو ہے ہلدی اور یہ چیز جو ہے یہ بڑی عمدہ رہے گی. اسی طریقے سے ہمارے پاس ذوالفقار صاحب ہیں لاہور سے, آپ نے شوگر کے متعلق یہ پوچھا, انہوں نے سوال کیا کہ کیا کھجور شہد جو ہے وہ شوگر کا پیشنٹ لے سکتا ہے. میرے بھائی اگر شوگر کا پیشنٹ جس کی فاسٹنگ 130 سے اوپر ہے وہ کھجور صرف ہفتے میں 3 لے سکتا ہے, یعنی کہ 1 دن 1 کھجور 2 دن بعد 1 کھجور تو وہ ٹھیک ہے, شہد بالکل نہیں لے سکتا. کھجور میں تو پھر بھی افادیت ہے کہ وہ 2 نمبر نہیں بن سکتا, وہ کہیں سے آپ کو پلاسٹک کا نہیں ملے گا کھجور, لیکن شہد 2 نمبر مل سکتا ہے. اس لیے شہد آپ مکمل طور پہ نہیں کھا سکتے, اور کھجور آپ کبھی کبھی ہفتے میں 3 کا ایوریج کے ساتھ کھا سکتے ہیں. اور جو آپ علاج کر رہے ہیں وہ آپ کیجئے, اور میتھی دانہ جو ہے بہت عمدہ چیز ہے. میتھی دانہ اگر آپ 1 ٹیبل اسپون رات کو پانی میں بھگا دیں, 25 گرام کے قریب, بلکہ 2 ٹیبل اسپون ہو جائیں گے, پانی میں بھگا دیجئے اور صبح اس کا پانی پیجئے. صرف 2-3 دن پینے کے بعد گیپ کر دیجئے گا, اور اس کا اپنا شوگر چیک کروائیے تو یہ انشاءاللہ شوگر آپ کی نیچے آ سکتی ہے. ویس صاحب ٹیکسلا سے, انہوں نے بتایا کہ ان کو یرقان یا پیلا یرقان کا سلسلہ ہے, اس میں سب سے عمدہ چیز یہ ہے کہ بھنے ہوئے چنے جو ہوتے ہیں اس کا استعمال کیجئے. کم از کم 50 گرام چنے آپ دن میں 1 دفعہ کھائیے, اور اسی طریقے سے آپ مولی آج کل آ رہی ہے, مولی لے لیجئے, 1 مولی کے پتے اور پوری مولی, ان دونوں کو جو ہے آپ اچھی طریقے سے اس کا جوس نکال لیجئے, اور یہ 4 ٹیبل اسپون صبح 4 ٹیبل اسپون شام کو لیجئے. یرقان کے لیے پھٹکری بڑی عمدہ علاج ہے, پھٹکری کا ایک چھوٹا سا ٹکڑا لے لیجئے اور اسے توے میں ڈال دیجئے, اور جب وہ بالکل پانی سا بن جائے تو اس کو محفوظ کر لیجئے, 100 گرام پھٹکری پگھلا دیجئے, اور وہ سفوف جو ہے جو سفید سا ہو جاتا ہے اس کو محفوظ رکھیے. 2-2 چٹکی 1 ٹیبل اسپون دہی میں ڈال کر کھائیے, بالکل حتمی علاج ہے یہ یرقان کا. چاہے بچے ہوں تو 1 چٹکی, بڑے ہوں تو 2 سے 4 چٹکی لے سکتے ہیں, دہی میں ڈال کے کھائیے, اور اپنا LFT جو ہے 7 دن بعد چیک کرائیے, وہ 700 ہو یا 2000 LFT چلا گیا وہ بھی نیچے آ جاتا ہے, یہ اتنا عمدہ نسخہ ہے. محمد اسلم صاحب حیدرآباد سے ہیں, انہوں نے بتایا کہ کچھ نفسیاتی مسئلہ ہے اور شوگر کا بھی مسئلہ. اس میں یہ ہے کہ جو میں نے اس وقت آپ کی بات سنی, اب میں تفصیل میں نہیں جاؤں گا, لیکن آپ بہی کا اس وقت آپ دیکھیں جو پھل ہے وہ آیا ہوا ہے, ایک ناشپاتی کی طرح ایک پھل ہوتا ہے, اللہ نے چاہا تو کل میں پروگرام میں رکھ کے آپ کو بتا بھی دوں گا. تو بہی کا پھل لے لیجئے, اور صبح کے وقت جو ہے ہلکا معمولی سا نمک لگا کر جو ہے اس کو, ایک پھل روزانہ تقریباً 100 گرام کا ایک پھل ہوتا ہے تو وہ آپ کھانا شروع کیجئے, ان کو دیجئے, ان شاء اللہ تعالیٰ اس سے کافی مسئلے حل ہو جائیں گے. بہی کا کھانا جو ہے وہ سفرجل بھی اس کو کہتے ہیں, کوئنس ٹری اس کو کہتے ہیں, اور اس کا کھانا صحت کے لیے بہت عمدہ چیز ہے, سنت بھی ہے, اور اس کے بارے میں تفصیل ہے, لیکن یہ کہ آپ اس کو کھائیے. مس بلقیس نے بتایا, بچی ہے میرے خیال سے 6 سال کی, اور اسے تھیلیسیمیا ہے, تو اس کے لیے جو آپ علاج کر رہی ہیں اس کو کیری آن کیجئے, اس کو جاری رکھیے, لیکن زرش کے سلسلے میں بڑی عمدہ چیز ہے. دیکھیے زرش کشمش کی طرح چھوٹے چھوٹے دانے ہوتے ہیں, اس کے زرش کے نام سے ہی ملے گی. آپ نے تقریباً 11 دانے بچی کو اس طرح کھلانے ہیں کہ زرش کی ڈنڈی جو اوپر ہوتی ہے وہ ہٹا دیجئے, اور عرقِ گلاب 6 آتشہ منگوا لیجئے, 1 پیالی 6 آتشہ عرقِ گلاب جو بازار میں مل جائے گا آپ وہ لیجئے. اس کو 1 پیالی چھوٹی والی یا بڑی والی ہو تو آدھی پیالی, اس میں 21 دانے زرش کے ڈال دیجئے, اور صبح اس کو وہ 11 دانے کھلا دیجئے, اور اسی طریقے سے 11 دانے صبح عرقِ گلاب میں بھگو کے شام کو کھلائیے. اس سے تھیلیسیمیا کافی کنٹرول ہوتا ہے, اور اسی طریقے سے خون بڑھانے کی مختلف چیزیں ہیں. خون کے اندر کے لیے سب سے اچھی چیز جو ہے ہمارے پاس, جو آج ہمارا ٹاپک ہے, کھجور بھی ہے, کہ کھجور کسی بھی قسم کی آپ لیجئے, اور 1 کھجور جو ہے وہ پرانی ہو اور 1 کھجور نہیں ہو. پرانی سے مطلب جو سوکھی کھجور, جو خرما جس کو ہم کہتے ہیں, وہ آپ لے لیجئے, اور 1 تازی کھجور لے لیں جو بھی ہے. ان دونوں کو پانی میں اچھی طریقے سے ابال کے اور اس کا شربت سا بنا کے بچی کو پلائیے, آپ دیکھیں انشاءاللہ اس کا آئرن کا لیول ہائی ہو جائے گا. اسی طریقے سے اسامہ صاحب فیصل آباد میں, میرے بیٹے نے जो भी है बड़े प्यार से सवाल किया कि मुझे गोरा करने के लिए कुछ बता दीजिए। मेरे बेटा, गोरा करने के लिए सबसे उम्दा चीज़ ये है कि आप जौ का पानी, आप जौ जितना चाहे आप उसको पीजिए, सर्दी आ गई है आप कम पीजिए। और इसी तरीके से गोरा करने के लिए सबसे अच्छी चीज़ ये है कि आप बलाई ले लें, दही की बलाई ले लें या दूध की बलाई ले लें, इन दोनों में से बलाई लेके उसमें थोड़ा सा ज़ाफ़रान डालें 5-6 बाल, और उसको थोड़ी देर रख दीजिए। उसके बाद उसको अच्छी तरीके से हाथों पर मल के चेहरे पर लगा लीजिए, इससे आप गोरे हो जाएंगे। ये एक और बच्ची है कराची से, इसने बताया कि ये कोलेस्ट्रॉल के बारे में, कोलेस्ट्रॉल बढ़ा हुआ है, इसके बारे में तो मैं एक नुस्खा जो देता हूँ, साची पान, एक अदद अदरक का 2 इंच का टुकड़ा, पुदीने की 40 पत्तियाँ, इन तीनों चीज़ों को रात को पानी में भिगा दें, सुबह उबाल कर छान कर 40 दिन तक पीजिए, इससे बेहतर हो जाएगा। लेकिन अभी लास्ट टाइम मैंने QTV पर एक प्रोग्राम किया था कलौंजी का, उसके बारे में मैंने बताया था कि अगर आप आधा चमचा कलौंजी जो है सुबह के वक्त शहद में मिलाकर आप लें तो उसमें इंशाल्लाह 11-12 दिन में रिजल्ट आ जाता है कि आप शहद और कलौंजी जो है आप लीजिए। ये बड़ी उम्दा चीज़ है कोलेस्ट्रॉल को कम करने के लिए, दिल के अमराज के लिए कलौंजी और शहद का इस्तेमाल भी कीजिए, और जो मैंने नुस्खा पान वाला बताया उसका भी इस्तेमाल कीजिए। क्वेटा से हमारे भाई थे, इन्होंने बताया कि एडिमा का मसला है, कुछ सीरियस मैटर है, इन्होंने बताया कलेजी जो है वो बिल्कुल ख़राब हो गई, डॉक्टर ने चूँकि वो हमें क्लियर नहीं कर पा रहे कि क्या मसला है। तो अभी फ़िलहाल आप ये कीजिए कि इनको आप कासनी आप ले लीजिए, कासनी तकरीबन 5 ग्राम ले लीजिए, और इसको पानी में उबालिए, उबालने के बाद इसको छान लीजिए, और इसी तरीके से दार हिल्द मंगवा लीजिएगा, तकरीबन 100 ग्राम उसका पाउडर कर लीजिए, दार हिल्द का पाउडर और कासनी का पानी दोनों आपको देना है, कासनी का पानी 1 ग्लास और दार हिल्द का पाउडर 1 चम्मच उस पानी के अंदर मिला लीजिए या ऊपर से फांक लीजिए, ये फौरी तौर पे आप उसको शुरू करवाइए। एडिमा के लिए अजवाइन बड़ी अच्छी चीज़ है कि जिस्म के पानी को कम करने के लिए, वैसे तो पेशाब आवर दवाएँ दी जाती हैं तो इसमें अजवाइन बड़ी है उम्दा चीज़ है, 1 चुटकी अजवाइन ले लीजिए और उसको जो है पानी में भिगा दीजिए, थोड़ा सा गर्म करके पानी उसमें भिगा के 1-1 चमचा करके वो आधी प्याली पानी पिलाइए, ज़्यादा अजवाइन मत लीजिएगा, सिर्फ 1 चुटकी। इसी तरीके से हमारे पास ग़ुलाम कादिर साहब हैं, इन्होंने प्रोस्टेट के लिए बताया कि प्रोस्टेट ग्लैंड चेहन के बड़े में, प्रोस्टेट ग्लैंड के लिए मुख्तलिफ इलाज है, हमें जो डरना चाहिए वो प्रोस्टेट कैंसर से बचना चाहिए। तो कैंसर के लिए जो सबसे उम्दा चीज़ है वो खजूर भी है, और इसमें पेठे के बीज जो है आप बाज़ार से मंगवा लीजिए या पेठे की मिठाई जो है वो बाज़ार से मंगवा के इनको खिलाइए, तो इससे इंशाल्लाह ताला काफ़ी। हमारे पास तकरीबन आप समझ लीजिए कि 7 सवाल जो है अभी बाकी हैं, चूँकि हमारा वक्त ख़त्म हो रहा है, अल्लाह ताला से दुआ, अल्लाह ताला आपको सेहत व कामला दे। जो हमारे 8 जवाब बाकी हैं, इंशाल्लाह कल के प्रोग्राम में हम पहले इसका जवाब देंगे फिर अपने प्रोग्राम को स्टार्ट करेंगे, आप कल तक के इंतज़ार कीजिए और आपके जवाब इंशाल्लाह कल देंगे। अपने मेज़बान हकीम सैयद अब्दुल बासित को अब दीजिए इजाज़त, अस्सलामु अलैकुम व रहमतुल्लाह।